अपने इस दावे के अंदर। इसी तरह जो है अल्लाह सुब्हान तआला सूरह कहफ सूरह नंबर 18 आयत नंबर उसकी 7 में फरमाता और कहता है इन्ना जअलना मा अलल अर्ज़ि ज़ीनतल्लाहा लियब्लुवहुम अय्युहुम अहसनु अमला। अल्लाह फरमाता और कहता है कि रुई ज़मीन पर जो है हमने इसे ज़मीन की रौनक का बायस बना दिया है। ज़मीन के ऊपर तमाम जो चीज़ें हैं हमने उसे रौनक का बायस बना दिया, जो कुछ अल्लाह ने इसमें पैदा किया इसमें रखा है। और आगे फरमाया लहा लियब्लुवहुम अय्युहुम अहसनु अमला, ताकि तुम्हें आजमाए तुम में कौन है जो अच्छे अमाल करता है। तो गोया ज़मीन पे जो कुछ अल्लाह ने फैला रखा है ये अल्लाह रब्बुल इज़्ज़त का एक टेस्ट है कि अल्लाह फरमा रहा है कि हमने ज़मीन पे जो कुछ है उसको जीनत बनाया है और इसके ज़रिए हम तुम्हारा इम्तिहान लेते हैं कि कौन इसमें अच्छे अमाल करता है। जीनत वो चीज़ होती है जो इंसान की नज़रों में चमके, जिसकी तरह वो मुतवज्जे हो, जो वह करना चाहे। तो जो कुछ ज़मीन में है ये जीनत है और इसके ज़रिए अल्लाह आजमाता है कौन है जो इसके अंदर जो है अच्छे अमाल करता है। अल्लाह ने क्या कुछ दुनिया में नहीं बनाया और उसके बाद उसकी मनाहियाँ दे दी कि ये हराम है और ये हलाल है, और फिर आजमा रहा है अब कौन है जो हराम से बचता है और कौन है हलाल की तरफ जाता है और अच्छे अमाल करता है। तो गोया यहाँ भी जो अल्लाह फरमा रहा है कि दुनिया जो उसने बनाई, तमाम चीज़ें जो बनाई, ये भी एक किस्म का टेस्ट और आजमाइश एक मोमिन के लिए, याद रखिए। इसी तरह अल्लाह सुब्हान तआला फरमाता है सूरह अंबिया सूरह नंबर 21 उसकी आयत नंबर 35 में अल्लाह कहता है और फरमाता है वनबलुवक्कुम बिश्शर्री वलखैरी फितनतुम वइलैना तुरजऊन। अल्लाह फरमाता और कहता है हम बतरीख आजमाइश तुम में से हर एक को बुराई और अच्छाई से जो है टेस्ट करते हैं। हम बतरीख इम्तिहान तुम में से हर शख्स को अच्छाई देकर और बुराई देकर जो है जांचते हैं, इम्तिहान करते हैं, भलाई में मुब्तिला करते हैं, और तुम सबको हमारी ही तरफ लौट कर आना है। तो इस आयत में अल्लाह ये फरमा रहा है कि ये हमारा तरीक़ा है कि हम ऐसा टेस्ट करते हैं, ऐसा इम्तिहान लेते हैं लोगों को अच्छाई देकर और बुराई देकर, शर और खैर देकर। शर इस एतबार से कि ज़ाहरी तौर से लगे मुझे कि अगर मैं ईमान पर चलूँ तो दुनिया में नुकसान होगा मुझे लगता है, लेकिन इसमें आखिरत के एतबार से खैर है। या इस एतबार से कि अल्लाह हमें खैर दे देता है और आजमाता है कहीं शर की तरफ हम मुतवज्जे तो नहीं होते। तो गोया अल्लाह ने जो खैर और शर दिया है ये दोनों के ज़रिए अल्लाह रब्बुल इज़्ज़त हमें और आपको आजमाता है, याद रखिए। इंसानों को आजमाता है, इसका असल मकसद ही याद रखिए इंसानों की आजमाइश है। तो अल्लाह रब्बुल इज़्ज़त ने इस चीज़ को ऐलान कर दिया कि खैर और शर के ज़रिए अल्लाह सुब्हान तआला मुझे और आपको आजमाता है, याद रखिए। तो किसी चीज़ का खैर होना इसमें कैसी आजमाइश हो सकती है? आजमाइश ये है कि अल्लाह ने बहुत सारी नेमतें दुनिया की दे रखी है, अब जांचना चाहता है क्या हुरमत से बचते हो या हराम कामों में जो डूब जाते हो। इसी तरह कुछ नेमतें अल्लाह दुनिया की छीन लेता है और फिर आजमा के देखता है क्या शुक्रगुजार बनते हो अल्लाह के या ना शुक्री करते हो उस हालत के अंदर। तो गोया खैर और शर दोनों के ज़रिए अल्लाह रब्बुल इज़्ज़त मेरा और आपका हम तमाम का जो है इम्तिहान लेता है। इसी तरह जो है जब अल्लाह रब्बुल इज़्ज़त मोमिनों को लेकिन आजमाता है, उनका टेस्ट लेता है, तो याद रखिए इस आजमाइश का बदला भी देता है। सिर्फ आजमाइश ही नहीं कि हमें सिर्फ टेस्ट किया जाए, आजमाया जाए, बल्कि इस आजमाइश का हमें बदला मिलता है। और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, सही मुस्लिम की हदीस है, बहुत ज़बरदस्त हदीस है, याद रखिए इस बात को आप समझ गए। हदीस में जो बयान की जा रही है तो इंशाअल्लाह अज़ीज़ हर आदमी जिस हालत में है अल्लाह का शुक्र अदा करेगा और खुश ज़िंदगी गुजारेगा, अफसोस ज़्यादा नहीं होगा, परेशान नहीं होगा, जिस तरह से आज हम छोटी छोटी मुसीबतों पर परेशान होते हैं। आइए सुनिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम एक मजलिस में बैठे थे, सहाबा आपके अतराफ़ थे, आप मुस्कुराए। सहाबा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को देखते रहे कि आप मुस्कुराए। जब आपका मुस्कुराना ख़त्म हुआ तो अल्लाह के रसूल ने पूछा, क्या तुम मुझसे पूछोगे नहीं मैं क्यों मुस्कुराया? क्या मुझसे सवाल नहीं करोगे कि मैं अचानक क्यों मुस्कुराया? तो कहा, अल्लाह के रसूल बता दीजिए आप क्यों मुस्कुराए। तो कहा, मैं इसलिए मुस्कुराया। और आपने फरमाया कि मोमिन का मामला बड़ा अजीब है, उस मामले पर मुझे मुस्कुराना आया, मैं हंस पड़ा। यकीन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम खैखे मारकर नहीं हंसते थे, सिर्फ मुस्कुराते थे। तो कहा, वो मोमिन का मामला बड़ा अजीब है, उस मामले को सोचकर मैं मुस्कुराया। क्या मामला अजीब है? मोमिन का मामला अजीब है और वो ये है कि जब अल्लाह रब्बुल इज़्ज़त इसे फरावानी देता है, दुनिया की अच्छी ज़िंदगी दे देता है, औलाद दे देता है, धन दौलत माल दे देता है, जब अच्छी ज़िंदगी देता है तो ये शुक्र अदा करता है, ये इसके लिए अच्छा है। और जब अल्लाह इसको तंगदस्ती देता है, मोहताजी देता है और दुनिया की ज़िंदगी में कुछ कम कर देता है तो मोमिन सब्र करता है, ये इसके लिए बेहतर है। और ये दोनों हाल में उसके लिए खैर है कि अगर अच्छाई दे तो शुक्र करे, ये उसके लिए बेहतर, अगर बुराई हो तो सब्र करे, ये उसके लिए बेहतर। और ये मामला मोमिन के अलावा किसी और का नहीं है। इसी ताज्जुब पर मैं मुस्कुराया। इस बात का मुझे अजीब लगा कि अल्लाह मोमिन को दोनों हाल में देता है बदला। देखिए ना कितनी अच्छी बात है कि अगर मैं फरावानी में हूँ, खुशहाली में हूँ, तब भी बदला पा रहा हूँ उसका शुक्र अदा करके, और अगर तंगदस्ती में हूँ, बदहाली में हूँ, मुसीबतों में हूँ, किसी आजमाइश में हूँ, तब मैं अल्लाह के सामने सब्र कर रहा हूँ, अल्लाह से उसका अजर तलब कर रहा हूँ, ये मामला भी खैर है। गोया मोमिन को मुसीबत भी फ़ायदा दे रही है, मोमिन को जो फरावानी फ़ायदा दे रही है, तंगदस्ती में भी मामला जो है, जिसको मैं आम जबान में कहूँगा कि जीत भी और पट दोनों भी आए, मोमिन की ही जीत है। बुरे हालात आए तो भी उसको फ़ायदा, अच्छे हालात आए तो भी उसको फ़ायदा। शुक्र अदा करे अच्छे हालत में, अल्लाह बदला देगा, सब्र करे बुरे हालत में, अल्लाह बदला देगा। तो मोमिन का मामला अजीब है रसूल ने फरमाया, और ये मामला आपने हदीस में फरमाया सिर्फ और सिर्फ मोमिन का है, मोमिन के अलावा ये मामला किसी का भी नहीं, याद रखे, किसी और का नहीं है मसला, सिर्फ हमारा मामला है जो ईमान का दावा करते हैं, दोनों हाल में खुश होते हैं, दोनों हाल में बदला पाते हैं। इसी तरह जामे तिर्मिज़ी की रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जब मोमिन को अल्लाह आजमाता है तो क्या मिलता है उसके बदले, सुनिए। अब आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं आजमाइश मोमिन पर आती रहती है, आजमाइश मोमिनों पर आती रहती है, और इनकी जान में आती है, इनके माल में आती है, इनकी औलाद में आती है। जान में आना, बीमार हो गया, माजूर हो गया, जान पर बीमार मसला आ गया। माल में मुसीबत आती है, धन दौलत लूट गया, तिजारत डूब गई, आग लग गई, फला मसला हो गया, लूट गया, तिजारत अचानक ठप हो गई, कम हो गई, तो ये माल में कमी हो गई, या अनाज उगा नहीं, खेती बाड़ी ख़राब हो गई, ये माल में कमी है। और कभी औलाद से आजमाते हैं कि औलाद देते हैं, कभी छीन लेते हैं, देते हैं तो माजूर देते हैं, पैदा होती है तो कभी मर जाती है, या किसी को देते नहीं, औलाद में आजमाइश है। तो मोमिन को अल्लाह रब्बुल इज्जत आजमाता है उसके जान में, उसके माल में, उसकी औलाद में। और अल्लाह के रसूल आगे फरमाते हैं हत्ता कि जब वो अल्लाह से मिलता है, अल्लाह उसको आजमाते रहता पूरी दुनिया में, हत्ता कि जब अपने रब से मिलता है तो इस पर कोई गुनाह बाकी नहीं रहता, सबका उसको दुनिया के अंदर उसके गुनाहों का बदला मिल जाता है। समझ रहे हैं आप बात को? तो गोया अगर मोमिन पर कोई आजमाइश आती है तो इस आजमाइश के एवज उसके गुनाह झड़ जाते हैं, गुनाह कम हो जाते हैं। और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हदीस में बयान किया और फरमाया अगर मोमिन को काटा भी चुभता है तो इसका भी अज्र लिखा जाता है, उसके गुनाह माफ़ होते हैं। सुभान अल्लाह, तकलीफ़ मैं उठा रहा हूँ उसका भी बदला पाता हूँ। आप एक मरतबा बाहर निकले सहाबा के साथ फजर की नमाज के बाद, एक झाड़ था सामने जो सर्दी का मौसम था और पत्ते उसके सूख चुके थे, पतझड़ था वो। आप आए, सहाबा आपके साथ थे, आपने उस झाड़ को पकड़कर हलाया, जब झाड़ को हलाया तो कुछ पत्तियां गिरने लगी जो कि सूख चुकी थी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया जब तुम में से कोई शख्स बुखार में मुब्तला हो जाता है, बीमार हो जाता है, बिलखसूस बुखार आता है जिस्मानी, तो उसके गुनाह ऐसे ही झड़ते हैं जैसे झाड़ के पत्ते मेरे हलाने से झड़े हैं। सुभान अल्लाह, देखिए तकलीफ आजमाइश है, आजमाइश पे सब्र कर रहा है तो बदला भी पा रहा है, और इस हद तक बदला मिलता है कि जामे तिर्मिज़ी की रिवायत के मुताबिक मोमिन आजमाया जाता है उसके माल में, उसकी दौलत के अंदर, उसकी जान के अंदर, उसकी औलाद में, हत्ता कि जब अपने रब से उसकी मुलाकात होती है मौत के बाद तो तब गुनाहों से बरी होता है, गुनाहों से पाक होता है। और जाहिर सी बात है जब इंसान गुनाहों से पाक होगा तो उसका ठिकाना मैं समझता हूँ सब जानते हैं जन्नत के अलावा कुछ नहीं हो सकता है। तो आप देख रहे हैं, तो गोया आजमाना अल्लाह की सुन्नत है, और आजमाइश का मोमिन को बदला मिलता है। अच्छे अगर हालात है तो शुक्र करे, बुरे हालात है तो सब्र करे, दोनों हालात में मोमिन उसका बदला पाता है। और मोमिनों को जो आजमाइशें आती है वो ऐसा बदला देती है कभी कभार कि वो इतना आजमाया जाता है कि रोज़ क़यामत उस पर कोई गुनाह बाकी नहीं रहता, वो बिल्कुल जो है अल्लाह के सामने ऐसा हाजिर होता है कि वो जो है बिल्कुल गुनाहों से पाक और जो है साफ़ होता है। तो गोया मोमिन पर जो भी मुसीबतें आफतें आती हैं अल्लाह रब्बुल इज़्ज़त इसका बदला भी देता है। अब अल्लाह रब्बुल इज़्ज़त किसको आजमाता है ये बात भी अब जान लें। कभी कभार होता है अगर कोई आजमाइश में मुब्तला हो जाए तो हम कहते हैं हाँ बड़ा बात कर रहा था, दीन की बड़ी बात कर रहा था, फलां देखो फंस गए ना, देखो मुसीबत आई ना, जब हमारे जैसे थे तो अच्छी ज़िंदगी गुजार रहे थे, खामोखा ईमान की बातें कर रहे थे, खामोखा अपने आप को मुसलमान बता रहे थे, तिजारत बैठ गई ना, मामला ख़त्म हो गया ना, फलां चीज़ हो गई, इनकी नज़र लग गई, उनकी नज़र पड़ गई, ये अब तुम पे नज़र रख रहे, फलां हो रहा, ये हो रहा, वो कितने मसाइल लोग बयान करते हैं। अब आइए सुनिए अल्लाह किसको आजमाता है। तो अल्लाह रब्बुल इज्जत याद रखे सिर्फ उन्हीं को आजमाता है जिनसे वो मोहब्बत करता है, याद रखिए अल्लाह उन्हीं को आजमाता है जिनसे वो मोहब्बत करता है। इसीलिए तो सहाबा चाहते थे कि जब उनको आजमाइश नहीं हुई तो क्यों नहीं हुई हमारी आजमाइश, कि बदला तो नहीं मिल जा रहा आखिरत का, इसलिए तो सोच रहे थे, इसलिए कि वो जानते थे अल्लाह जिनसे मोहब्बत कर उन्हें आजमाता है। आइए दलील मैं आपको देता हूँ, जामे तिर्मिज़ी की रिवायत जो मैंने आपके सामने दो हदीसें जो है तिलावत की, इसमें से पहली हदीस थी जामे तिर्मिज़ी की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते रहे कहते हैं इन अल्लाह ताला इज़ अहब्ब क़ौमन इब्तलाहुम, जब अल्लाह किसी कौम से मोहब्बत करता है, कुछ लोगों से जब अल्लाह मोहब्बत करता है तो उन्हें मुसीबत में डाल देता है, मुब्तिला करता है, आजमाता है उन्हें। اب چاہے یہ معاملہ فرد کا بھی ہو سکتا ہے، چاہے یہ معاملہ قوم کا بھی ہو سکتا ہے، چاہے معاملہ جماعت کا ہو سکتا ہے۔ تو جب بھی اللہ رب العزت محبت کرتا ہے کسی قوم سے، اسے آزماتا ہے، اسے مبتلا کر دیتا ہے۔ دوسری حدیث بخاری کی، صحیح بخاری کی، جس میں نبی اکرم صلی اللہ علیہ وسلم فرمایا، سنیے اس حدیث کے الفاظ کا ہے، من یرید اللہ بی خیرن، جب اللہ کسی کے لیے بھلائی چاہتا ہے۔ ہم تو سمجھتے ہیں آزمائش تو برائی کی وجہ سے آتی ہے، سنیے، من یرید اللہ بی خیرن، جب اللہ کسی کو خیر دینا چاہتا ہے، اچھائی بخشنا چاہتا ہے، تصب من، اس کو مصیبت میں ڈال دیتا ہے۔ اس لیے کہ جب مومن مصیبت میں آتا ہے تو مصیبت کا اس کو بدلہ ملتا ہے۔ تو جب اللہ کسی مومن کے لیے خیر چاہتا ہے، اسے مصیبت میں ڈال دیتا ہے، اور مصیبت میں مومن پڑھ کر اگر صبر کرتا ہے تو اس کا بدلہ پاتا ہے، اور اتنا بدلہ پاتا ہے صبر کے مطابق کہ آخرت میں جب رب کے پاس حاضر ہوں گا تو کوئی گناہ ہی اس پہ باقی نہیں رہیں گا۔ تو اللہ جس سے ناراض ہوتا ہے ان کو تو عذاب دیتا ہے، آزماتا، آزمائش اور عذاب الگ چیز ہوتی ہے، ان کو تو عذاب آتا ہے، زلزلے آتے ہیں، طوفان آتے ہیں، اور پتہ نہیں کیا کیا ہوتا ہے۔ لیکن جب کسی قوم کو وہ محبت کرتا ہے تو ان کو مبتلا کرتا ہے، ان کو آزماتا ہے کچھ چیزوں سے، جیسا کہ اگر میں دعویٰ کروں میں ایمان لایا تو اللہ آزماتا پھر بیماری دے کر، کہیں بیماری میں شرک تو نہیں کرتا ہے یہ، کہ تو دعویٰ کیا مجھ پر توحید کا، ایک اللہ کو ماننے کا، اب بیماری دو اس کو دیکھتے ہیں شرک کرتا ہے کیا، اولاد مت دو اس کو دیکھتے ہیں یہ کسی اور کے در پر تو نہیں جاتا اور جھکتا ہے، چلو آزماؤ، اب اس نے دعویٰ کیا نا ایمان کا۔ تو یہ ابتلا، مبتلا، یہ آزمائش ہے، وہ عذاب ہوتا ہے جس میں لوگ ہلاک اور برباد ہو جاتے ہیں۔ تو یہاں اللہ کے رسول نے بیان کر دیا، کہ نبی اکرم صلی اللہ علیہ وسلم نے بیان کر دیا کہ جن لوگوں کو اللہ محبت کرتا ہے انہی کو ابتلا کرتا ہے، انہی کو جو ہے مصیبت دیتا ہے۔ اب جو ہے اللہ رب العزت کس کو کتنا آزماتا ہے، یاد رکھیے ہر شخص کو اللہ رب العزت اتنا ہی آزماتا ہے جتنا اس کا ایمان ہوتا ہے اور جتنی اس کی طاقت ہوتی ہے، دونوں باتیں۔ جتنا ایمان میں انسان بلند ہوں گا اس کی آزمائش اتنی زیادہ ہوں گی، بات یاد رکھیے آپ، جتنا ایمان میں بلند ہوں گا آزمائش اتنی زیادہ۔ اسی لیے انسانوں میں سب سے زیادہ جو آزمائے جاتے ہیں وہ کون ہیں، وہ انبیاء علیہ الصلوۃ والسلام، اس لیے کہ ان کا ایمان سب سے اونچا ہوتا ہے، آزمائش ان کی سب سے زیادہ ہوتی ہے، اس کے بعد ان کے اصحاب جو ان پر ایمان لایا، اس کے بعد جو ان پہ ان کے طریقے پہ چلا، اور جو اس کے بعد، اور جو اس کے بعد۔ تو اللہ رب العزت جو ہے ایمان کے مطابق ایک انسان کو آزماتا ہے، جس کے تعلق سے ابن ماجہ کی روایت ہے، سنن ابن ماجہ کی روایت ہے، نبی اکرم صلی اللہ علیہ وسلم فرماتے، دیکھیے آپ نے کتنی پیاری بات فرمائی، اور کہا سب سے زیادہ جو انسانوں میں آزمائے جاتے ہیں وہ انبیاء ہے، سب سے زیادہ انسانوں میں جو آزمائے جاتے ہیں وہ انبیاء ہے، اس لیے کہ انبیاء ایمان میں سب سے زیادہ ہوتے ہیں، اور ان کا ایمان صرف بلند اور بلند ہوتا ہے، یاد رکھیے انبیاؤں کے ایمان کی خصوصیت یہ ہے، یہ صرف بلند ہوتا ہے، بڑھتا ہی رہتا ہے۔ صحابہ کی ایمان کی خصوصیت یہ کہ ایک حد تک جا کے رک جاتا ہے، عام لوگوں کے، ہم لوگوں کی ایمان کی خصوصیت یہ کہ چڑھتا اور کم ہوتا ہے، اترتا ہے اور چڑھتا ہے، زیادہ اور کم ہوتا رہتا ہے۔ تو فرمایا سب سے زیادہ جو لوگوں میں آزمائے جاتے ہیں وہ انبیاء ہے، وہ ہماری جماعت ہے، انبیاؤں کی جماعت ہے۔ اس کے بعد آپ صلی اللہ علیہ وسلم فرمایا، اس کے بعد دوسرے لوگ جو آزمائے جاتے ہیں وہ ہے جو علماء حق ہوتے ہیں، جو انبیاؤں کے وارث ہوتے ہیں اور حق کی بات، نبیوں کی بات انسانوں تک پہنچاتے ہیں، یہ دوسرے لوگ ہیں جو سب سے زیادہ آزمائے جاتے ہیں، علماء حق۔ اور پھر آپ صلی اللہ علیہ وسلم نے آگے فرمایا اور کہا کہ ان میں سے کچھ لوگ، مطلب انبیاء اور علماء، اور پھر فرمایا پھر اس کے بعد صالحین، نیکوکار، جو صالح لوگ ہوتے ہیں، اچھے لوگ ہوتے ہیں، نیکوکار ہوتے ہیں، یہ تیسرے نمبر پہ آزمائے جاتے ہیں۔ تو پہلے نمبر پہ انبیاء، دوسرے نمبر پہ علماء حق، تیسرے پہ صالحین، اور فرمایا ان میں سے کچھ ایسے بھی تھے، انبیاء میں سے، علماء حق میں سے، اور صالحین میں سے ایسے بھی تھے کہ اللہ نے اتنا کڑا آزمایا، ایسی بیماریوں میں ان کو ڈالا کہ ان کے جسم کے اندر ان بیماریوں کی وجہ سے کیڑے پڑ جاتے تھے۔ اگر آج کے دور میں کسی انسان کو میں دیکھوں جس کے جسم میں کیڑے پڑ جاتے، میں کہوں گا یہ تو بڑا بدبخت ہوں گا، غلیظ ہوں گا، پتہ نہیں کیا کیا کیا ہوں گا، میں یہ نہیں سوچوں گا اس کی آزمائش ہے ایمان کے مطابق، وہ آزمائش ہے اس کی۔ تو کہا کچھ ایسے تھے انبیاء اور ایسے صالحین گزرے ہیں، ایسے علماء گزرے ہیں جن کو اللہ نے ایسا کہ جسم میں بیماری دے دی جس سے ان کے جسم میں کیڑے پڑ گئے، اور فرمایا اس کے بعد اور کچھ کو ایسے آزمایا کہ اتنی غربت دی، جسم سے پہلے آزمایا کیڑے پڑ گئے، ایسی غربت دی کہ پہننے کو ٹاٹ کے کپڑے ہوتے تھے، ٹاٹ جو سب سے بدترین، سب سے کھدڑ، سب سے موٹا کپڑا ہوتا ہے، جو کوئی پہنتا نہیں ہے، ہوتا ہے نا موٹا کپڑا، تو اتنے غریب تھے مالی اعتبار سے کہ ٹاٹ پہنا کرتے تھے، کپڑے بھی نصیب نہیں ہوتے تھے، ٹاٹ پہنا کرتے تھے۔ اور کچھ تو ایسے تھے ان میں، رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جو کچھ غریب اتنے کہ انہوں نے ٹاٹ کا کپڑا پہنتے تھے، لیکن وہ اس حالت میں انبیاء، علماء اور صالحین اس حالت میں اتنے خوش تھے جتنے تم اچھی حالت میں بھی خوش نہیں رہتے ہو۔ یہ انبیاء صالحین علماء ایسی حالت میں جب جسم میں وہ کیڑے پڑ گئے ہیں، پہننے غربت سے کپڑے تک نہیں ہیں، اتنے خوش تھے کہ تم مست حالت میں اچھی حالت میں بھی جتنے خوش نہیں ہوتے ہو، یہ اس سے زیادہ خوش تھے یہ لوگ۔ تو پتہ چلا انبیاء علیہ الصلوۃ والسلام علماء حق اور نیکوکاروں کا اللہ آزماتا ہے، اور یہ آزمائش میں ان کے لیے مزہ ہے، لطف ہے، اس لیے کہ رسول اللہ نے بیان کر دیا تم جتنے اچھی حالت میں خوش نہیں ہوتے ہو، یہ اس سے زیادہ اس حالت میں خوش تھے جب انہیں اللہ رب العزت نے آزمایا۔ تو آزمائش یاد رکھیے، اللہ انہی کے ساتھ کرتا ہے جن سے محبت کرتا ہے، ہر آزمائش کے بدلے بدلہ انسان کو بدلہ ملتا ہے، اجر ملتا ہے، اور جتنا زیادہ ایمان اتنی زیادہ آزمائش اور اتنا زیادہ بدلہ بھی ملتا ہے۔ جیسے کہ نبیوں میں جن کو اللہ نے بیماری سے آزمایا، ان میں ایوب علیہ السلام ایک بہت زبردست مثال ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں ایوب علیہ السلام 18 سال بیمار رہے، اس حد تک بیمار ہوئے کہ جسم سڑ چکا تھا بیماری سے، اور تمام خاندان کے افراد بھاگ گئے تھے چھوڑ کر، سوائے بیوی کے اور 2 رشتہ داروں کے جو روزانہ یا کبھی کبھار آ کر ملا کرتے تھے، باقی سب بھاگ گئے تھے چھوڑ کر۔ جب 18 سال گزر گئے تھے، وہ جو 2 لوگ ملنے آیا کرتے تھے ان کو شک ہوا، اور دونوں نے ایک دوسرے سے کہا کہیں ایوب نے کوئی بہت بڑا گناہ تو نہیں کیا جو اللہ اتنا اس کو آزما رہا ہے کہ 18 سال سے اس کی بیماری کو شفا نہیں ملتی ہے، وہ بیمار ہے، غربت آ گئی، اس کی اولاد مر گئی، اس کا سب کچھ لٹ گیا اور اس کا جسم تک خراب ہو گیا اور سڑ گیا، تو کہیں ایوب نے کوئی گناہ تو نہیں کیا جو اللہ اس کو اتنا آزما رہا ہے، اتنا تکلیف دے رہا ہے۔ بہرحال وہ یہ بات کرتے ہوئے آ ہی رہے تھے، رسول اللہ فرماتے کہ ایوب علیہ السلام جو ہے بیت الخلاء کے لیے گئے، ان کی بیوی ان کے ساتھ تھی، جب وہ گئے تو اللہ نے 18 سال بعد ان کی بیماری سے شفا دے دی، شفا یاب ہو گئے، نئی جسم دے دی اور جوان بنا دیا ان کو۔ جب وہ جوان ہو کر بیت الخلاء سے واپس آئے تو ان کی بیوی نے ان کو پہچانا نہیں، پھر تو ان سے پوچھا کہ کیا تم نے اللہ کے نبی ایوب جو بیمار ہے اس کو دیکھا ہے؟ اور دیکھنے دکھانے میں ایوب بالکل تمہارے جیسا دکھتا تھا جب جوان تھا، حالانکہ وہ خود ایوب علیہ السلام تھے۔ تو دیکھیے 18 سال ایوب علیہ السلام کو اللہ رب العزت نے جسمانی بیماریوں سے، مال کی کمی سے، اولاد کی کمی سے آزمایا۔ تو اللہ جن لوگوں کو آزماتا ہے یاد رکھیے، ان سے اللہ محبت کرتا ہے اس لیے آزماتا ہے، اور جتنی آزمائش زیادہ ہوتی ہے اللہ رب العزت اتنا زیادہ انسانوں کو اس آزمائش کے بدلے میں جو ہے بدلہ دیتا ہے، اجر دیتا ہے اور ثواب پہنچاتا ہے۔ کہ اللہ رب العزت جو ہے کتنا آزماتا ہے لوگوں کو، کیا ایسا تو نہیں اللہ مجھے اتنا آزمائیں گا کہ میں جس کو برداشت نہ کر سکوں؟ کہیں ایسا تو نہیں کہ اللہ ہمیں اتنا آزمائیں گا کہ میں برداشت نہ کر سکوں؟ لوگ کہتے ہیں میں بیمار ہوں یہ برداشت کے باہر ہے، وہ مصیبت برداشت کے باہر ہے، یہ مال کی کمی برداشت کے باہر ہے، تو کیا اللہ لوگوں کو ان کے طاقت سے زیادہ آزماتا ہے؟ آئیے سنیے، اللہ رب العزت کبھی بھی انسانوں کو ان کی طاقت سے زیادہ نہیں آزماتا، یاد رکھیں۔ اس لیے کہ اللہ سبحانہ تعالیٰ نے قرآن کے اندر سورہ بقرہ سورہ نمبر 2 آیت 286 میں فرمایا اور کہا لا یکلف اللہ نفسا الا وسعہا، اللہ کسی انسان کو اس کے طاقت سے زیادہ نہیں آزماتا، اللہ کسی نفس کو اس کے طاقت اس کے برداشت سے زیادہ نہیں آزماتا۔ تو یہ بات طے ہے کہ اللہ سبحانہ تعالیٰ مجھے اور آپ کو ہماری طاقت سے زیادہ نہیں آزمائیں گا، جتنی طاقت ہے، جتنی قوت ہے ہم میں، اتنی ہی صرف ہماری آزمائش ہونے والی ہے، اس سے زیادہ یاد رکھیے میری اور آپ کی آزمائش نہیں ہوتی ہے۔ تو ایک انسان کو جس کو اللہ محبت کرتا ہے آزماتا ہے، آزماتا ہے تو اس کا بدلہ دیتا ہے، آزمائش ان کی ہوتی ہے جن سے محبت کرتا ہے، اور اتنا ہی آزماتا ہے جتنی مجھ میں اور آپ میں آزمائش برداشت کرنے کی طاقت ہوتی ہے، اتنا ہی آزماتا ہے۔ تو اگر کوئی انسان بیمار ہے تو یہ بیماری برداشت کرنے کی طاقت تھی تبھی اللہ نے دی، کوئی انسان غربت میں ہے یہ غربت برداشت کرنے کی طاقت تھی تبھی اللہ نے دی، یاد رکھی۔ کیوں تو اللہ رب العزت کسی پر ظلم نہیں کرتا، یاد رکھی یہ بات طے ہے۔ اب آئیے آگے ہم دیکھتے ہیں، جب ہماری آزمائش ہو اور ایسی آزمائش جو بھی آزمائش آئے وہ ہم برداشت کر سکتے ہیں، ہم ایسی حالت میں کیا کریں؟ جب اللہ ہمیں آزما رہا ہے تو ہم ایسی حالت میں کیا کریں؟ تو سب سے پہلی چیز، جب بھی آزمائش آئے ہمیں صبر کرنا چاہیے، ہمیں صبر کرنا چاہیے اور اللہ سے توقع رکھنی چاہیے کہ اس آزمائش کے بدلے اللہ ضرور بھی ضرور ہمیں بدلہ دیں گا، بہترین اجر دیں گا۔ جب بھی ہم پر آزمائش آئے تو ایک مومن کا کام ہے 2 کام کرے، پہلا صبر کرے اور دوسرا اللہ سے امید کرے کہ اللہ رب العزت اس آزمائش کے بدلے مجھے اور آپ کو اجر دینے والا، یاد رکھیں۔ آئیے اس کے تعلق سے سنن نسائی کی حدیث ہے، نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اللہ رب العزت اللہ نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جب اللہ کسی مومن بندے کو بندے سے کوئی چہیتی چیز اس کی چھین لیتا ہے، جب اللہ کسی مومن بندے سے اس کی چہیتی چیز چھین لیتا ہے، محبت والی چیز جس کو وہ چاہتا ہے، جس کو پسند کرتا ہے، اگر اللہ رب العزت ایسی کوئی چیز چھین لیتا ہے اور اس پر وہ صبر کرتا ہے، صبر کرتا ہے، یہ نہیں کرتا ہے کہ اللہ میرے گھر ملا تھا کیا، میری اولاد ملی تھی کیا، میں ہی ملا تھا کیا، یہ نہیں، صبر کرتا ہے کہ جو اللہ نے کرنا تھا کیا، میں صبر کرتا ہوں، اور صبر کرتا ہے اور اجر طلب کرتا ہے، اللہ مجھے اس کا بدلہ دے اس نقصان کا، تو رسول اللہ فرماتے ہیں تو اس شخص کا بدلہ سوائے جنت کی اور کچھ بھی نہیں ہوتا ہے۔ جب ایک اللہ کسی کو آزماتا ہے، اس آزمائش پہ وہ صبر کرتا ہے، اللہ سے توقع کرتا ہے اللہ اس آزمائش کا مجھے بدلہ دے، تو رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں ایسے شخص کو سوائے جنت کے اللہ کچھ نہیں دیتا، مطلب آزمائش میں جب آدمی صبر کرتا ہے تو اللہ اس کو جنت اس کے بدلے میں عطا کرتا ہے۔ یہ حدیث بالکل واضح ہے کہ جب اللہ کسی چہیتی چیز کو چھین کر آزماتا ہے اور انسان صبر کرتا ہے اور اللہ رب العزت سے اجر طلب کرتا ہے تو اللہ رب العزت اس کو اجر دیتا ہے، اور اللہ سبحانہ تعالیٰ کا وہ اجر جو صبر کرنے پر ہے سوائے جنت کی اور کچھ بھی نہیں ہوتا، یاد رکھیں۔ تو اب دیکھیں جو باتیں ہم نے اب تک دیکھی وہ یہ کہ اللہ محبت کرنے والوں کو آزماتا ہے، اتنا ہی آزماتا ہے جتنی طاقت ہو، اور جب آزماتا ہے تو میرا اور آپ کا کام ہے ہم صبر کریں اور اللہ سے امید کی توقع کریں، یاد رکھیں۔ بے صبرے نہ ہو، نہ شکرے نہ ہو، یہ نہ کہے کہ اللہ میرا ہی گھر ملا تھا کیا، ہم ہی ملے تھے کیا، بلکہ یوں کہے کہ اللہ تو نے آزمائش دی ہے، اب تو ہی صبر عطا کر اور اس کا اچھا مجھے بدلہ دے۔ اگر ایسا معاملہ اگر ہو جائے مومن کا تو دیکھیے اس کے لیے اچھے حالات بھی خیر ثواب کا باعث، برے حالات بھی خیر ثواب کا باعث بن جاتے ہیں۔ اب آئیے ایک بنیادی سوال، اللہ کیوں آزماتا ہے، اللہ کیوں آزماتا ہے کسی کو، آزماتا ہے، بدلہ دیتا ہے، فائدہ سب، لیکن آزماتا کیوں ہے، بنیادی چیز۔ تو میں ایک مثال دے کر اس بات کو آگے بڑھانے کی کوشش کروں گا کہ اگر آپ مجھ پر اعتماد کرتے ہیں، بھروسہ کرتے، سمجھ لیجئے میری شخصیت پر آپ اعتماد کرتے اور بھروسہ کرتے ہیں، میں کسی دن آپ کے گھر پر آیا اور آ کر کہا کہ یہ ایک پیلی سی چیز لایا، ایک ٹکڑا ہے پیلا، اور کہا کہ یہ ایک تولے کا ہے، مجھے کچھ ضرورت ہے، آپ اس سونے کو رکھ لیجئے اور اس کے بدلے مجھے پیسہ دے دیجئے، تو کیا آپ مجھے پیسہ دے دیں گے وہ چیز رکھ کر آپ کے پاس؟ اگر آپ میں سے کچھ لوگ یہ کر سکتے ہیں تو ہاتھ اٹھائیے، میں کل آپ کے گھر آ جاؤں گا پیلا ٹکڑا لے کر اور اس کے بدلے میں پیسہ لے لوں گا۔ آپ کہیں گے ٹھیک ہے آپ کی شخصیت تو بڑا اعتماد ہے، لیکن تھوڑا جانچ لیں گے کہ سونا ہے یا نہیں ہے، پرکھنا ضروری ہے نا، آپ کی شخصیت ٹھیک ہے، آپ پر اعتماد ہے، آپ بہت اچھے ہیں، لیکن جانچنا ضروری بھی تو ہے، جو چیز آپ دے رہے ہیں کیا وہ درست ہے، وہ صحیح ہے۔ اب آئیے ہم یہ جو بات جاننے کی کوشش کرتے ہیں کہ اللہ رب العزت جو ہے کیوں آزماتا ہے، تو بہرحال اس کے لیے ایک مثال دے کر اپنی بات میں سمجھانے کی کوشش کروں گا کہ اگر کوئی شخص میرے اور آپ کے پاس کوئی ایسی چیز لاتا ہے جو سونے جیسی دکھتی ہو، چاہے وہ شخص کتنا ہی اعتبار کا انسان ہو، آپ چاہے کتنا ہی معتبر سمجھے، کتنا ہی اس پر بھروسہ کرے، وہ چیز اس سے آپ جب تک قبول نہیں کرتے جب تک اسے آزما نہیں لیتے کہ واقعی میں وہ چیز جو وہ دے رہا ہے رنگت میں تو پیلی ہے لیکن وہ اصل میں سونا ہے یا نہیں ہے، چاہے وہ شخص بڑا اعتبار کا انسان ہو، بہت معتبر ہو، آپ اس کی بزرگی کی تعریف کرے جو بھی ہو، لیکن بغیر آزمائے کہ وہ سونا، آپ وہ چیز جو پیلی کہلاتی ہے سونا سمجھ کر نہیں لیتے۔ اسی طرح جب میں اور آپ ایمان کا دعویٰ کرتے ہیں تو اللہ رب العزت بھی آزماتا ہے، آزما کر دیکھتا ہے کیا واقعی میں ایمان میں کھڑے ہیں یا کھوٹے ہیں، جس کے تعلق سے اللہ سبحانہ تعالیٰ نے قرآن کی ویسے تو کئی آیتوں میں ہی بات بیان کی، میں انشاءاللہ آپ کے سامنے ان آیتوں میں سے دو آیتیں بالخصوص رکھنے کی کوشش کروں گا جس میں اللہ رب العزت نے بہت زبردست انداز سے یہ سمجھایا کہ اللہ کیوں آزماتا ہے۔ آئیے